छा सन्नानी न बोले नी माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जन्जनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी न बोले नी माया लाग्ने रहेछ सन्नानी न बोले नी माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जन्जनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी डम्फारै चढी जाउँ बाँचौँ सँगै नभए मरि जाउँ माया भए डम्फारै चढी जाउँ बाँचौँ सँगै नभए मरि जाउँ मेरो माया भन्दामा कस्तो छ गिटी अनि बालुवा जस्तो छ गिटी अनि बालुवा जस्तो छ चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी माया लाको होइन छलले बाटो राम्रो छेवैको ठलले माया लाको होइन छलले जुनै राम्रो जुनैको किरण चिर्ने भए यही छाती चिरन चिर्ने भए यही छाती चिरन चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी चाइना कम्पनी न बोले नी माया लाग्ने रहेछ सन्नानी न बोले नी माया लाग्ने रहेछ सन्नानी दिलको कसम दिलैमा नत्र जन्जनी चाइना कम्पनी चाइना China company, China company, China company. Na bole ni maya lagne raicha sannani. Na bole ni maya lagne raicha sannani. Dil ko kasam dilai manatra janjani. China company, China.